पाँच खेलबाट छ अङ्क जडेको राजस्थान तेस्रो स्थानमा छ भने दुई खेल जितेको दिल्ली चार अङ्कका साथ सातौं स्थानमा रहेको छ। दिल्लीले आजको खेल जिते चौथो स्थानमा उक्लनेछ भने राजस्थानले खेल जिते तेस्रो स्थानमा यथावत रहनेछ। यसअघि गैराती राँचीमा भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई 34 रनले पराजित गर्दै 10 अङ्कका साथ दोस्रो स्थानमा यथावत रहेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै नेपाल पत्रकार महासंघको 24 महाधिवेशन आजदेखि काठमाडौँमा। एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनमा आज प्रतिवेदनमाथि समग्र छलफल हुने। नेता भट्टराईद्वारा नयाँ शक्ति निर्माणबारे 7 बुधे प्रस्ताव दर्ता। अफगानिस्तानमा गएको पहिरोमा परेर 350 जनाको ज्यान गयो, 2000 जना बेपत्ता। र इण्डियन प्रिमियर लिगमा आज पञ्जाब र मुम्बई तथा दिल्ली र राजस्थान भिड्ने। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो, ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। शिखर हार्डवेयर रत्नगर एक